बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म उषा केसीको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकौराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 234 हामी द्वन्द पीडितहरूले न्याय पाउनको लागि युद्धकालीन मुद्दालाई कसरी टुङ्ग्याउने र समाजमा शान्ति र एकता कायम गर्ने भन्ने बारेमा भइरहेको विवादको बारेमा छलफल गर्दैछौ। आजको छलफलमा अधिवक्ता रमण श्रेष्ठ र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मध्यमाञ्चल संयोजक कृष्ण गौतम सहभागी हुँदै हुनुहुन्छ भने हामी विभिन्न सरोकारवालाहरूको विचार पनि प्रस्तुत गर्दछौ। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। देशभरिका 220 भन्दा बढी सामुदायिक रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी समाजमा शान्ति र एकता कायम गर्नको लागि द्वन्द्वका घटनाहरूमा कसरी न्याय दिने भन्ने बारेमा छलफल गर्दैछौँ। छलफलमा सहभागी अधिवक्ता रमण श्रेष्ठ र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मध्यमाञ्चल संयोजक कृष्ण गौतम, यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद। धन्यवाद रमण श्रेष्ठजी। अहिले जुन सत्यनिरूपण तथा मेलमिलाप आएको विधेयक संसदमा दर्ता भएको छ, तर अब उता अदालतमा मुद्दा अगाडि बढिरहेको छ, यसले गर्दाखेरि दुईतिरको विवादहरू अहिले आइरहेको अवस्था छ, यसलाई तपाईँले कसरी हेरिरहनु भएको छ? यस्तो हेर्नुहोस्, अदालतमा मुद्दा विचाराधीन छन्, तर चाहिँ कस्तो हुन्छ भने कानून संविधान बनाउने निकाय हामीसँग अलग छ, त्यसले अदालतकै बारेमा पनि कानून र संविधानहरू भन्छ। हेर्नुहोस्, त्यसो भए हुनाले अहिले जो सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक जो प्रस्तुत भएको छ त्यो पनि पूर्ण छैन। त्यसले द्वन्द्वको बेलाको सबै, अहिले चाहे त्यो अदालतमा विचाराधीन हुन् चाहे विचार नभएको अवस्थाको होस्, सबैलाई एड्रेस गर्ने प्रकारले त्यो आएको छैन, जसको कारणले गर्दा हामी विवादमा अथवा दुईटा दृष्टिकोणमा हामी उभिया छौँ। यो वास्तवमा सुरुमै के हुन जरुरी थियो भने द्वन्द्वको समयमा भएका सबै घटनाहरूको बारेमा पहिला त के हो भन्ने कुरो थाहा पाउनु पर्यो। त्यो थाहा पाइसकेपछि अनि के गर्ने भन्ने कुरो त्यसपछि हुन्छ। यहाँ हामी के हो भन्ने थाहा नपाइकन के गरिरहेछौँ? अब होइन, यो जनरल ल अनुसार चल्नुपर्छ, ट्रान्जिसन जस्टिसको जरुरी छैन भन्ने एउटा दृष्टिकोण छ। अनि फेरि अर्को कुरो के छ भन्दाखेरि परिवर्तनको लागि भएका आन्दोलनहरूको एउटा सीमा हुन्छ। वास्तवमा त्यो परिवर्तनकारी शक्तिहरू कमजोर भएको बेलामा अझ त्यही एजेन्डालाई उचालेर चाहिँ के छ भन्दाखेरि सम्प्रेस गर्ने वा उनीहरूलाई दमन गर्ने त्यो किसिमको स्थिति। वास्तवमा हिजो संविधान सभा पहिलो संविधान सभाले संविधान बनाउन नसकेका कारण त्यही हो, शक्ति सञ्चय गर्ने ठाउँ बनाइयो र ठगाउने परिवर्तनका एजेन्डाहरूलाई गलाउने परिवर्तनकारी शक्तिहरूलाई गलाउने त्यो जुन सोचाइ अगाडि बढ्यो जसको कारणले संविधान पनि बनेन, शक्ति निर्माण तथा मेलमिलाप आयोग पनि बनेन। र जब जब चाहिँ त्यो आयोग बनाउने विधेयकहरू अगाडि आउँछन् अथवा त्यो बन्ने कुराहरू अगाडि आउँछ त्यसपछि निहित उद्देश्य भएका मान्छेहरू जसले मुलुकमा शान्ति चाहेछन् भनौँ जसले शान्ति प्रक्रियालाई टुङ्गाउन चाहेछन्। कृष्णजी अहिले जुन सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकहरू संसदमा दर्ता भएको अवस्था छ र एउटा अदालतका मुद्दाहरू पनि समानान्तर तरिकाले अगाडि बढेको र त्यसका विवादहरू छन्, यसलाई चाहिँ मानव अधिकारको दृष्टिले हेर्दाखेरि तपाईँ कसरी हेर्नुहुन्छ यो विषयलाई? संकलनकारी न्यायका संयन्त्रहरू दुईवटा बनाउने बहस जुन चलिरहेको छ, विधेयक पनि प्रस्तुत भएको छ, त्यो विधेयकको एकातिर छ भने अर्कोतर्फ फेरि समानान्तर ढंगले चाहिँ भएको जो अहिले यहाँले भन्नु खोज्नु भएको कृष्ण प्रसाद अधिकारीको मुद्दाको सन्दर्भ उदाउनु खोज्नु भएको ती भनेको के हो भने हाम्रो चाहिँ सर्वोच्च अदालतको पुस 18 फैसलाले पनि प्रष्ट पारिसकेको छ। अहिले संकलनकारी न्यायका संयन्त्रहरू तयार नहुँदासम्म पुरानै फौजदारी न्याय अन्तर्गत कानून कार्यवाहीहरू चल्दछन्, त्यसकारण यी दुईटा कुरालाई त्यसरी बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। तर जब यी संयन्त्रहरू तयार हुनेछन् त्यसपछि ती संयन्त्रहरूमा त्यस्ता खालका मुद्दाहरू त्यो क्रममा भएका मुद्दाहरूलाई यतातिर ल्याउन सक्ने अवस्था हुँदाहुँदै यसलाई धेरै बहस र यसलाई चाहिँ धेरै आलोचना गर्नुपर्छ जस्तो मलाई लाग्दैन। रमण श्रेष्ठजी यो अब भनौँ न सरकार त अब एकीकृत माओवादीको नि बन्यो, नेपाली काङ्ग्रेसको नि बन्यो, एमालेको नेतृत्वमा नि बन्यो, तर जहिले पनि सरकार भन्दा कुनै सरकारले पनि यो कामलाई टुङ्ग्याउन सकेन यो आएको मुद्दालाई चाहिँ। यो यस्तो हो हेर्नुहोस्, यो कस्तो भयो भने परिवर्तनको एजेन्डालाई अगाडि ल्याइयो, त्यसलाई संस्थागत कसरी गर्ने भन्ने कुरोमा गल्ती गरे, जसले आफूलाई परिवर्तनकारी शक्ति हुँ भनेर भनेको छ। वास्तवमा उनीहरू बढी सचेत हुन जरुरी थियो, उनीहरू बढी चाहिँ यसको आवश्यकता यसको महत्व यसलाई कसरी गराउन सकिन्छ भन्नेतिर लाग्नु पर्थ्यो। खालि के भयो भन्दाखेरि सरकारमा गइसकेपछि सरकारतिर नै रुमल लिए र सरकारमा रुमल लिएको कारणले गर्दाखेरि सत्य निरूपण तथा मेलमिलाप आएको विषय मात्रै होइन संविधानकै विषय भन्नुहोस् न, शान्ति प्रक्रियाकै विषय भन्नुहोस्। अहिले तपाईँले शान्ति प्रक्रिया टुङ्गियो भनेर कसैले भन्छन् भने त्यो गलत कुरो हो। शान्ति प्रक्रियाको महत्व पूर्ण पार्ट भनेको एउटा सेना समायोजन भएको छ, त्यो सेना समायोजन पनि ठिक किसिमले भएन। अहिले धेरै लडाकुहरू कसैलाई अयोग्य भएर निकालियो, योग्य भएकोले पनि राम्रो चाहिँ सेवा भन्नु सुविधा उनीहरूले पाएनन्, असन्तुष्टि तिनीहरूमा पनि छ। त्यसपछि शान्ति प्रक्रियाको दोस्रो पार्ट भनेको संविधान बनाउने, संविधान अब यो अवस्थामा छ। त्यसपछि शान्ति प्रक्रियाको महत्वपूर्ण पार्ट भनेको पिछडीको लिङ्ग वर्ग क्षेत्रका जनताहरूलाई अधिकार सम्पन्न बनाउने हो, अथवा भनौँ राज्यको पुरै पुनर्संरचना गर्ने हो। तपाईँ हिजोकै जस्तो न्यायालयले काम जसरी गरेका थियो त्यसरी नै गर्यो भने मुलुक विकास हुन्छ, समृद्धि हुन्छ। हिजोकै जस्तो सरकार मन्त्री परिषदले काम गर्यो भने त्यो कुरो हुन्छ, हिजोकै जस्तो चाहिँ व्यवस्थापिकाले त्यही संविधान कानून बनाउने त्यसरी नै चल्ने हो भने त्यो कुरो हुन सक्छ। अनि त्यसपछि ब्युरोक्रासी भन्नुहोस् अथवा पुलिस भन्नुहोस् प्रशासन भन्नुहोस् यसले जसरी काम गरिरहेको छ हिजो त्यसरी नै काम गरे पनि हुन्छ, पुनर्संरचना भने त्यही थियो। अब पुनर्संरचनाको एजेन्डा यहाँ हराइसकेको छ। त्यसैले एउटा कुरो के भने शान्ति प्रक्रिया जाँदै टुङ्ग्याउने क्रममा जे जे कुरो कमी भयो 12 बुझे सहमतिदेखि लिएर बृहत शान्ति सम्झौता हुँदै अन्तरिम संविधानमा आउँदा जे जे कुरो लिपिबद्ध गरिया छ त्यो अनुसार यदि मुलुकलाई हिँडाइएन भने यहाँ अहिले चाहिँ तत्कालको लागि त एकदमै शान्ति छायो भन्ने महसुस गर्लान्, तर फेरि विद्रोहको बिउ रोपिन्छ। त्यसो भएको हुनाले अहिले वास्तवमा चाहिँ के हो भन्दाखेरि हाम्रा एजेन्डा के थियो 62-63 आन्दोलनमा अथवा नेकपा माओवादीले जनयुद्ध शुरू गर्यो, त्यसपछि 62-63 आन्दोलन भयो, हिजोको राजाको शासन, हिजोको द्वन्द्वको अवस्था, काली लाग्दो अवस्था बेलामा के थियो हाम्रो एजेन्डा? त्यो एजेन्डालाई एड्रेस नगरिकन आज के अब तपाईँ शान्ति प्रक्रिया टुङ्गियो, अब मुलुकमा शान्ति छायो अनि त्यसपछि अब हामी आर्थिक समृद्धितिर लाग्न सक्छौ? त्यसले होइन। त्यस्तो अहिले चाहिँ के छ भन्दाखेरि यो यथास्थितिवादी र परिवर्तनकारी शक्तिहरूको बीचको द्वन्द्वको क्रममा अहिले परिवर्तनकारी शक्तिहरू कमजोर भएको स्थिति छ। कृष्णजी अब यो जुन यसलाई चाहिँ युद्धका घटनाहरूलाई चाहिँ अब सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरेर लानुपर्छ, नत्र भने पुराना युद्धका मुद्दाहरू बल्झाउन खोज्यो यसले शान्ति प्रक्रियामा अप्ठ्यारो पर्छ भनेर एकीकृत माओवादी र अब केही कानून क्षेत्रका व्यक्तिहरूले नि यसलाई भनिरहेछन् यो चाहिँ सत्यनिरूपण आयोगको क्षेत्र हो, यसमा अदालतले हात हाल्नु हुन्न भनेर, होइन? अब कसरी समाधान गर्ने त यो मुद्दालाई? अब होइन, सत्यनिरूपण मेलमिलाप आयोग त सशस्त्र द्वन्द्वको क्रममा भएका सम्पूर्ण मानव अधिकार तथा मानवीय कानूनका गम्भीर उल्लङ्घनका घटनाहरूलाई छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने र एउटा चाहिँ पीड़कलाई गम्भीर खालको अपराध गर्ने पीड़कलाई कारवाही र क्षमा दिन सक्ने खालका उसमा चाहिँ पीड़ित चाहिँ क्षमा दिन सक्ने गरी एउटा कानून बनाउने हो। तर सबभन्दा पहिलो कुरा त सत्य स्थापित हुनुपर्छ, सत्य स्थापित भएपछि मात्रै ती कुराहरू हुन्छन्। त्यसले गर्दा हामी सत्य स्थापित हुने बाटोतर्फै अगाडि बढ़िरहेका छैनौँ मलाई लाग्छ। त्यसले गर्दाखेरि यसमा चाहिँ कोही पनि अवरोध हुनु हुँदैन, हामी पहिला सत्य स्थापित गरौँ, त्यसपछि कारवाहीको कुरा अथवा माफीको कुरा त्यसपछि आउने कुरा हो। सबैलाई कारवाही पनि हुँदैन, सबैलाई माफी पनि हुँदैन, यो चाहिँ पीड़ित पीडितको यो माफी दिने भन्ने कुरा चाहिँ पीडितको हातमा रहनुपर्छ, यो चाहिँ न कि सरकार अथवा कोही पक्ष विपक्षमा चाहिँ रहनु हुँदैन। रमण श्रेष्ठजी, यस्ता विषय चाहिँ हेर्दैन अदालतले भनेर कुनै बुदामा लेख्न सकेको भए त जोक्थ्यो होला नि दलहरू, अहिले यो विवाद गर्नु पर्दैन थियो होला नि। अब यस्तो छ हेर्नुहोस्, वास्तवमा यही नै भयो के, यो त कस्तो भयो भने छिटनको जुन घटना थियो, म कानुन विषय बहस गरेर आए पनि होइज, त्यो घटना हेर्दा कस्तो हुन्छ भने बाई फोर्स के एकदमै जबरजस्ती, जो मान्छेहरूको बारेमा जसलाई अभियोग ज्यानको सजाय गर्नुपर्छ भनेर के अरे माग गरिया छ, वास्तवमा त्यो स्थिति हेरेर बडो गजबको छ, त्यसरी पनि मुद्दा चलाइन्छ। त्यसैले यो राज्य अहिले राज्य कसले चलाएछ भन्ने कुरो प्रश्न गर्नुपर्ने भएको छ कि, प्राइम मिनिस्टरले चलाउनु भएको छ कि अरू अरू मान्छेहरूले चलाएछ हेर्नुहोस्। त्यसैले चाहिँ के हो भन्दाखेरि हरेक मुलुकमा द्वन्द परिवर्तनको लागि द्वन्द हुँदा त्यसलाई संस्थागत गर्ने, त्यसलाई एड्रेस गर्ने अथवा त्यसलाई समाधान गर्ने काम गरिया छ, त्यस्तै हामीले हाम्रो मुलुकमा चलेको द्वन्दलाई समाधान गर्ने, हाम्रो मुलुकमा चलेको चाहिँ एउटा जुन त्यो बेलाको एउटा क्रुसियल अवस्था थियो भनौँ, त्यो बेलामा धेरै घटनाहरू घटिया छन्, त्यसलाई एड्रेस गर्ने, त्यो चाहे अहिले अदालतमा मुद्दा चलिरहेको कारणले अदालतले भन्दैमा हुन्छ। तपाईँलाई एउटै कुरो भनौँ, शेरबारजीले संसद विघटन गर्नुभयो चुनाव गर्छु भनेर, अदालतले पनि होइन चुनाव हुन्छ भनेर, चुनाव भयो के भयो नि अनि त्यसपछि जनताले आन्दोलन गर्नु पर्न, आखिरमा ठुलो त जनतै रहेछ नि, खै त चुनाव भयो। रामराजा प्रसाद सिंहले मुलुकमा राजतन्त्र उन्मूलन गर्नुपर्छ भनेर बम त पड्काएकै हो, त्यसलाई के गरी राज्यले पछि त्यसलाई सेटल गरे होइन, तपाईँ भक्तपुरमा हिजो काण्ड भएको थियो नि, नारायणमान विजयजीले लगायत सबै मान्छेहरू जेलमा थियो, त्यसलाई एड्रेस गरे होइन, नेकपा तत्कालीन नेकपा माले आन्दोलन गर्दाखेरिको बेलाको कुरो होस्, त्यसलाई पनि केही एड्रेस गरियो होला। त्यसैले चाहिँ कुरो के हो भन्दाखेरि हामीले समग्र द्वन्दलाई, समग्र शान्ति प्रक्रियालाई, समग्र मुलुकको स्थितिलाई होइन अब हामी सही किसिमले लान्छौँ भनेर भन्ने हो भने यहाँ सफा उद्देश्यले होइन सफा सोचका साथ अगाडि बढ्ने हो भने वास्तवमा समस्या छैन। तर चाहिँ के छ भन्दाखेरि नजानिँदो किसिमले भनौँ कि धेरै जानिँदो किसिमले भनौँ, योजनाबद्ध रूपले भनौँ कि के गरौँ, हरेक इस्युको ट्रायल गरिँदैछ कि द्वन्दको बेलामा कतिका घटनाहरूलाई उचाल्ने, त्यसपछि त्यसलाई अदालतमा प्रवेश गराउने, अनि ठिक के छ भन्दा त्यसलाई शान्ति प्रक्रियाको एउटा पार्ट हो भन्ने कुरोबाट अलग्ग्याएर चाहिँ अहिले जनरल ल एउटा मान्छेले एउटा मान्छेलाई मार्या केस जस्तै गरेर चाहिँ त्यो उचाल्ने प्रयास गरिया छ, यसले वास्तवमा मुलुकलाई ठिक पनि गर्दैन, यसले संविधान पनि बन्दैन। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोबाट सिआइएन को कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ। हामी छलफललाई फेरि पनि जोड्ने नै छौँ, अहिले चाहिँ केही प्रतिनिधि आवाज सुनौ। सबैभन्दा पहिले एकीकृत माओवादीका नेता अग्नि सापकोटा। हामीले हिजो जनयुद्ध किन गर्यौं, त्यति बेलाको ऐन नियम कानून संविधान सबैका विरुद्ध विद्रोह गरेको हो नि त, अहिले चाहिँ त्यसै भएर त हामी देशको मूल कानून नयाँ संविधान बनाउन लागिरहेका छौँ, त्यही पुरानो कानून लगाएर चाहिँ हामीलाई मुद्दा लाउने हो भने यसबाट के निष्कर्ष निकाल्नु पर्छ भने अब राजनीतिक पार्टीलाई पनि चाहिँ हामीले भनेका छौँ, अब घोषणा गर्नुपर्छ कि बाह्र बुधेदेखि सबै शान्ति वृह शान्ति सम्झौता अन्तरिम संविधान सबै खारेज गरेको घोषणा गर्न सक्नुपर्छ। त्यसकारण बुद्धिजीवी मित्रहरूलाई चाहिँ मेरो हृदयदेखिको चाहिँ विनम्र अनुरोध के छ भने हामी नेपाली बुद्धि र विवेकमा बोलौँ। मैले भने ममाथि पनि मुद्दा लाउने कोसिस भइरहेको छ र यहाँ यो कुरा पनि जानकारी गरौँ कि नेपालको इतिहासमा मैले थाहा भएसम्म 151 जना वकिलहरू, चाहे ती वैचारिक हिसाबले काङ्ग्रेसका नजिक हुन्, चाहे ती चाहिँ एमालेका नजिक हुन्, चाहे चाहिँ अन्य स्वतन्त्र हुन्, ती सबैले चाहिँ 151 जनाले वकालतनामा दर्ता गरेका थिए र त्यहाँ सबैले चाहिँ वकालत गर्न पाउने त भएन, 20-25 जनाले वकालत गरिसकेपछि न्यायाधीशले के भनेको थियो भने अब मलाई मुद्दा छिन्नका लागि चाहिँ अरू तर्क र छलफल चाहिँदैन, ल तपाईँहरू भन्नुहोस् मानव अधिकार मित्रहरू, सब तपाईँहरू भन्नुहोस् विद्वान वकिल मित्रहरू, तपाईँहरू भन्नुहोस् अन्तर्राष्ट्रिय कानुनका वेत्ताहरू, तपाईँहरू भन्नुहोस् के मेरो 37 वर्ष लामो राजनीतिक जीवनले मैले कसैलाई चाहिँ मार्नका लागि हिँडेको हो प्रमाणित गर्न सक्नुहुन्छ? यथार्थको धरातलमा आउनुहोस् न, आएको हो, मेरा परिवारका 12 जनाको चाहिँ सादत भएको छ, मेरो शरीरमा अहिले म देखाइदिन्छु तपाईँहरू हेर्न चाहनुहुन्छ भने 3 गोली एकै साथ लागेको छ, हजारौं घटनामा चाहिँ म घेराबन्दीमा परेको छु, सयौं घरमा, के तपाईँहरू प्रमाणित गर्न सक्नुहुन्छ? सिङ्गो प्रमाण उल्टे पनि प्रमाणित गर्न सक्दैन। हामीसँग अधिवक्ता सतीश राज मैनालीको विचार पनि छ। हामी हत्याका कुरा गर्छौँ भने 17,261 हत्याका कुराहरू भएको छन्, बेपत्ताका कुरा गर्छौँ भने आइसिआरसीको डाटा मान्य हो भने 1401 र इन्सेकको डाटा मान्य हो भने 932 बेपत्ता पारेको छ। र के चाहिँ सम्भव छैन भन्दा यी तमाम केसहरूमा यहाँले भनेको जस्तै अभियोजन गर्न सम्भव छैन, गर्ने के त भन्दा गम्भीरताको मापदण्ड कसि के, मलाई थोरै काटिएको छ र कसै हात छिनेको छ भनौँ अथवा अर्को घाँटी छिनेको छ, मलाई मेरो लागि त घाँटी छिनेको भन्दा मेरो हात काटेको ठुलो पीडा हो नि त, मापदण्ड के, त्यसले गर्दा यो के हो भन्दाखेरि खास गरी चाहिँ यो एउटा सहमतिमा आएर एउटा सहमतिमा आएर गरिनुपर्छ के भन्दा चाहिँ एउटा ट्रेन्ड देखिने, एउटा प्याटर्न देखिने, पीडकहरू समेत त्यसमा त्यो एम्बिटमा आउने, पीडितहरू पनि सबै कुरा त्यसमा पर्ने गरेर एउटा एम्ब्लेमेटिक केस भनिन्छ अथवा प्रतिनिधिमूलक हिसाबमा के गर्नुपर्छ भन्दा ती त्यस्ता चाहे त्यो हत्या होस्, चाहे त्यो बेपत्ता होस्, चाहे यातनाको कुरा होस्, चाहे बलात्कारको कुरा होस्, त्यस्ता कुराहरूलाई के गरिनुपर्छ भन्दा छानबिनको दायरामा ल्याएर दोषी छ भने कारवाही गरिनुपर्छ। त्यो फेरि पनि म दोहोऱ्याउँ, यो प्रतिनिधिमूलक हिसाबमा एम्ब्लेमेटिक केसेस भनिन्छ अङ्ग्रेजीमा, त्यसको आधारमा गरिनुपर्छ। होइन हामी सबै केसमा 17,000 केसमै अथवा हत्याका 17,000 केसमै अथवा बेपत्ताका 1400 केसमै हामी छानबिन गरेर गर्छौँ भने यो सम्भव छैन, यो हुँदा पनि हुँदैन र संक्रमणकालीन न्याय संयन्त्रको त्यो उद्देश्य पनि होइन, त्यो उद्देश्य पनि होइन। यसको चार पिलर मध्येको एउटा प्रोसिक्युसन अर्थात् अभियोजन एउटा होइन, त्यो अन्तिममा आउँछ, तर यसको मेन नामैले तपाईँले थाहा पाउन सक्नुहुन्छ, संक्रमणकालीन सत्य निरूपण तथा मेलमिलाप नाम होइन भने त अभियोजन भनेर नाम आउँथ्यो होला नि त। नामैले पनि के क्यारी गर्छ भने यदि हामीले ऐतिहासिकता रूपमा हेर्छौँ भनेदेखि सत्य निरूपण तथा मेलमिलाप आयोगको उद्भव नै के को लागि भयो भन्दाखेरि चाहिँ अभियोजनबाट होइन, समाजमा भएका घाउहरूलाई यो रिपरेसनको माध्यमबाट के गरिने भन्दा त्यसलाई मलम लगाउने होइन, उहाँहरूको सम्मानमा विभिन्न पार्कहरू बनाउने होइन, जस्तै गाथा भन्छ खास गरी चाहिँ विदेशी उसमा हेऱ्यो भने, जस्तै वारियर्सहरूको स्टोरिजहरू लेखेर प्रकाशन गर्ने होइन। सर्वप्रथम त यो जुन विधेयक आएको छ यो आम माफी दिने खालको छ, म त्यसमा सहमत छैन। यदि हामीले बुदागत दफागत रूपमा हेरियो भने निश्चय पनि 7 ठाउँमा म बकायदा भन्न सक्छु, 7 ठाउँमा कारवाही गर्ने कुरालाई इन्स्योर गरिएको छ। कसरी भन्नुहुन्छ यो आम माफीको कुरा भयो भनेर? त्यसकारण यो होइन, यो वायात हो। एकतर्फी रूपमा के गरिएको छ भन्दाखेरि चाहिँ खास गरी चाहिँ यो आम माफीको रटन लागेको छ। यो कसले गरिराखेका छन् भन्दा तिनै व्यक्तिहरूले गरिराखेका छन् जो समाजमा शान्ति स्थापना अमन चयन नहोस् भन्ने चाहना राख्ने व्यक्तिहरूले गरिरहेको छ। यो मिडियाहरूले नि अब यो आम माफी दिने छैन भनेर प्रस्ताइदिन सकेनन् नि तपाईँहरू जस्ताबाट? होइन, निश्चय नै हो, हामीले कति गर्न सक्यौँ त्यो पनि समीक्षाको विषय रह्यो, त्यो हाम्रो कमजोरी भयो होला। तर अहिले जुन रूपमा त्यो विधेयक मसौदाको रूपमा बाहिर आएको छ, जसरी हेर्दाखेरि त्यसलाई एज इट इज भएकोमा के कमीहरू रहेका छन्, ती कमीहरूलाई सुधार्नको लागि भनेर हामीले हाम्रो लेभलबाट पनि के गरेका छौँ भन्दाखेरि सुझावहरू दिएका छौँ र साथीहरूले पनि गर्नुभएको छ। द्वन्द्वको ऐतिहासिकतालाई त्यसभित्र राख्ने कुराहरूलाई लिएर के गरिया छन् भन्दाखेरि चाहिँ सुझावहरू दिएका छ। त्यसलाई राखियो भने म एकदम ढुक्क के छु भने यो आयोगबाट जसरी बन्ने आयोग छ त्यसले के गर्न सक्छ भन्दा मजाले अमन चयन शान्ति कायम गर्न सक्छ, न्याय दिन सक्छ र अभियोजन समेत गरेर दोषीलाई कारवाही समेत गर्न सक्छ। त्यो भनिरहँदा फरक के छ भने यसले सबै केसमा कुनै पनि हालतमा गर्दै गर्दैन। नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीको पनि यस्तो विचार छ। एउटा निश्चित रूपमा परिपूर्णको व्यवस्था गर्दै उनीहरूलाई पनि त्यसलाई बिर्सिने वातावरण तयार गर्ने एउटा, तर कानुनी प्रक्रियाबाट मुद्दै गर्नुहुन्न भन्ने कुरा जुन भएको छ त्यो चाहिँ अत्यन्त दुःखद कुरा हो। त्यस्तै गरी हामीसँग मानवाधिकार कर्मी सुदीप पाठकको विचार पनि छ। यो चाहिँ एउटा अपराध हो र यो युद्धसँग तत्कालीन सशस्त्र विद्रोहसँग सम्बन्धित छैन। किन छैन भने त्यो मानिस, त्यो विद्यार्थी कृष्ण प्रसाद कुनै पनि घटनामा संलग्न छैन, त्यो आधारमा ऊ त असंलग्न मान्छे मारिया छ, त्यसकारण यो अपराध हो। अहिले विद्यमान कानून जे छ त्यो कानून अन्तर्गत यो घटनामा अनुसन्धान जारी प्रक्रिया बढ्नुपर्छ। तपाईँ अहिले कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ। हामीले द्वन्द्वका मुद्दालाई कसरी छिनोफानो गर्ने र समाजमा मेलमिलाप कायम गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौँ। फेरि छलफललाई नै जोडौँ। कृष्णजी, अब यो फुजेल घटना चाहिँ यो युद्धभित्रको घटना हो भनेर एकीकृत माओवादीले व्याख्या गर्ने, अनि मानवाधिकार कर्मीले चाहिँ यो चाहिँ बाहिरको कुरा हो, त्यो युद्धसँग अधिकारी सम्बन्धितै होइन, निर्दोषमा मारिएको हो, पारिवारिक घटनाले भन्ने छ, यो चाहिँ कतिको कुन चाहिँ सत्य कुरा हो? होइन, हामीले दुईवटा कुरा स्पष्टसँग हेर्नुपर्ने हुन्छ। एउटा युद्धको क्रममा, एउटा युद्धको अवधिमा, यो मलाई लाग्छ युद्धको अवधिमा चाहिँ भएको घटना होला, तर ऊ चाहिँ कृष्ण प्रसाद अधिकारी युद्धसँग संलग्न भएको व्यक्ति थिएन, त्यसले गर्दाखेरि यो युद्धको अवधिमा भएको भए पनि युद्धको क्रममा चाहिँ होइन, त्यसले गर्दाखेरि यो चाहिँ अहिलेको फौजदारी न्याय प्रणाली अन्तर्गत पनि यसलाई हेर्न सकिन्छ। तर यदि त्यसभित्र पर्ने नै रहेछ भने पनि पछि यो जुन टीआरसी गठन हुनेछ त्यसले पनि त्यतातिर त्यसलाई तानेर चाहिँ आफ्नो क्षेत्राधिकार भित्र तानेर त्यसलाई हेर्न सकिन्छ। यो एउटा आरोप छ नि, अब एकीकृत माओवादी लगायत एकीकृत माओवादीका नेताहरूले त भन्ने नै भए, नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले समेत अब यो मानवाधिकार कर्मीहरूले जिम्मा लिनुपर्छ भनेर नामै तोकेर भनेको अवस्था भयो होइन, जो अधिकारी दम्पतिहरू यति लामो अनसनमा बस्नु भयो होइन, यसमा चाहिँ मानवाधिकार कर्मीहरूले उफारे भन्ने कुरा आयो, डलरले उफार्यो भन्ने कुरा आयो, यो चाहिँ कतिको सत्य हो? हाम्रो आदरणीय नेताहरूका गैर जिम्मेवारपूर्ण अभिव्यक्ति हुन् त्यस्ता कुराहरू, कसैले पनि त्यसलाई उचालेर उचालिएको जस्तो लाग्दैन, त्यो उचालिने भए धेरै घटनाहरू उचालिन्थ्यो होला। यो चाहिँ एउटा न्यायको लागि लडेको लडाईँमा मानवाधिकार पनि पछाडि साथमा छन् होला, त्यति मात्रै कुरा हो। यसमा चाहिँ डलरले अथवा कसैले गरे हो जस्तो मलाई लाग्दैन। अघि सतीशजीले पनि भन्नुभयो यो चाहिँ अहिले जुन संसदमा भएको विधेयक छ त्यो विधेयक चाहिँ आम माफी दिने कुराहरू त्यसमा त्योभन्दा सात ठाउँमा कारवाही गर्ने कुरा उल्लेख छ, त्यो कुरालाई नदेखेर चाहिँ यो आम माफी दिने उद्देश्यले ल्यायो भनेर भ्रामक हल्ला मचाइयो भनेर भन्नुभयो होइन। त्यो चाहिँ के हो, आम माफी दिने उद्देश्यले नआएको हो कि यो विधेयक के हो, तपाईँले अध्ययन गर्दा के पाउनुभयो? सम्पूर्ण दफाहरू यो आम माफीतिर उन्मुख छन् भन्ने लाग्दैन। पहिले ल्याएको विधेयक भन्दा यो केही प्रगतिशील पनि छ, केही हदमा भने प्रगतिशील भने यो अर्थ कि न्याय मैत्री पनि छ जस्तो लाग्छ, र केही कुराहरू अहिले पनि घुमाउरो पाराले त्यसलाई चाहिँ पीडकलाई चाहिँ उन्मुक्ति दिन्छ कि भन्ने कुराहरू केही प्रावधानहरू छन्। केही कुरामा चाहिँ पीडकलाई चाहिँ सबै उसमा कारवाही गर्नेछ भने भनेको भए पनि पछिल्लो फेरि अर्को धारामा गएर चाहिँ त्यसलाई त्यस्ता खालका मुद्दाहरूमा चाहिँ फिर्ता लिन सक्ने अधिकार पनि राखेको छ, त्यसले गर्दाखेरि आशंका जन्मिएको हो। पुरै यो उन्मुक्ति छ जस्तो मलाई, उन्मुक्तितर्फ पनि छैन तर त्यस्तो चाहिँ हुनु हुँदैन भन्ने हाम्रो धारणा हो। रमण श्रेष्ठजी, अब यसको निकासको लागि अब दलहरूले पनि एक चरण छलफल गर्दै अब आयोग गठन गरिसकेपछि त्यसमा यो फुजेल घटना जस्ता घटनालाई छुट्टै रूपमा छलफल गराउने समिति बनाएर भन्ने नै छ, अर्को विशेष अदालत बनाउनु पर्छ भन्ने कुराहरू नि छ, अब यसको निकास चाहिँ कसरी गर्ने? होइन यार, यो निकास धेरै सजिलो छ यार। के छ भन्दाखेरि, यदि सफा हृदयले, सफा उद्देश्यले अथवा मुलुकमा फेरि द्वन्द छेड्न सक्दैन अब मुलुकले, शान्ति प्रक्रियालाई तुङ्गोमा पुर्याउनु पर्छ भन्ने हो भने शान्ति प्रक्रियाको बेपत्तालाई बाहिर ल्याउने, सार्वजनिकरण गर्ने, शान्ति दिने पत्र भनेर त्यही शान्ति सम्झौतामा लेखिया छ होइन। सत्य निरूपण तथा मेलमिलाप आयोग बन्ने होइन, नामै सत्य निरूपण गर्ने पहिलो अनि मेलमिलाप गर्ने, नामैले त्यो थाहा हुन्छ होइन। त्यसपछि मैले अघि भनेका विषयहरू, यी सबै कुराहरू यदि शान्ति प्रक्रियालाई टुङ्गोमा नपुर्याउने भनेर भनिन्छ भने त जे जे गर्दा भयो, जे जे बोल्दा पनि भयो, होइन भने शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनु पर्ने मध्येको चाहिँ महत्वपूर्ण कुरोको बारेमा अनि बायस भएर अथवा एउटा राजनीतिक दृष्टिकोणले प्रवृत्त भएर भन्नु, जो कुरोलाई उछालिन्छ त्यसले के गर्छ? त्यसले समस्यालाई समाधान गर्दैन, त्यसले के मुलुकलाई फेरि द्वन्दमा घटिन खोजिया? हिजो सवाल त उठ्यो नि, टाउको मूल्य पनि टोकिएकै हो, सारा कुरो गरिया हो नि त, दमन गर्ने प्रयास त गरिएकै हो, वास्तवमा दमन पनि भएन, युद्धले जित्न पनि सकेन, जसको कारणले गर्दाखेरि दुई पक्ष युद्धरत पक्षहरू शान्ति प्रक्रियामा समावेश भएन हो। अब अहिले चाहिँ फेरि के छ भन्दाखेरि, होइन अब चाहिँ होइन युद्धरत पक्ष मध्ये एउटा कमजोर भए अवस्थामा यही बेलामा सबै कुरो गर्नुपर्छ भनेर गरियो भने अनि त्यो युद्धरत पक्ष अर्को कमजोर भए मान्छेले हतियार उठायो भने फेरि के हुन्छ अनि मुलुक कहाँ जान्छ? तर एकीकृत माओवादीले तात्तातो जनयुद्ध विश्राम हुने बित्तिकै यस्ता कुरा टुङ्ग्याउनु पर्थ्यो नि, उसको पनि कमजोरी भयो नि त। होइन, यो त यस्तो भयो, मैले अघि नै भने नि यो सबै अलि एउटा प्याकेजमा भनौँ न, एउटा होल एउटा दृष्टिकोण लिएर सबै समस्या समाधान गरेर मुलुकलाई मुलुकमा चलेको शान्ति प्रक्रियालाई टुङ्गो लगाउने प्रयास गरिएको भए त यो अवस्थै आउँदैन थियो। यहाँ त धेरै मिस्टेक गरिरहेको छ, त्यसमा पनि विशेष गरेर चाहिँ जो परिवर्तनकारी आफू हुँ भनेर भनियो, युद्धको पक्षमा छु भनेर भनियो, होइन त्यो बेलाको संविधान कानुनको विरुद्धमा चाहिँ विद्रोह गरियो, अब उनीहरूले बढी जिम्मेवार भएर सचेत भएर के गर्नु जरुरी थियो? वास्तवमा त्यही बेलामा यो टुङ्ग्याउनु जरुरी थियो, अब टुङ्ग्याउनु नसकेका परिणाम त भोग्दैछ। अब अर्को पक्ष अहिले अहिलेको संविधान सभामा बडो ठुलो दल बहुमत भनेर चाहिँ गा पक्ष छ, त्यसले पनि सोच्नु जरुरी छ, होइन भने त हिजो पनि 47 सालमा त्यही पक्ष नै बहुमत थियो, आखिरमा 52 साल किन आयो, 62 साल किन आयो? अब होइन हिजोको बहुमत त रहिरहँदैन, होइन यही बेलामा सबै गर्नुपर्छ भनेर यदि सोच्यो भने त वास्तवमा त्यसले फेरि 72 सालमा के हुने हो, यो नेपाली जनताले चाहिँ ठेक्न सक्छ, त्यो द्वन्द्वलाई ठेक्न सक्छ, नेपाली जनताले चाहिँ एउटा भनौँ न विकास निर्माणबाट जहिले पनि बाहिरिनु पर्ने अवस्था सिर्जना गर्ने चाहिँ अवस्था हुन सक्छ? त्यो त सक्दैन। त्यसैले चाहिँ के हो भन्दाखेरि, शान्ति प्रक्रियालाई टुङ्गाउनु, शान्ति प्रक्रिया अझ जारी छ, टुङ्गिसकेका छैन, त्यसलाई टुङ्ग्याउनुको लागि महत्वपूर्ण पक्ष चाहिँ बेपत्ता र सत्य निर्माण तथा मेलमिलाप आएको विषय हो, त्योसँग सम्बन्धित कानूनहरू बनाउँदाखेरि वास्तवमा अदालतमा चलेका मुद्दा द्वन्द्वको बेलामा भएका घटना हो कि होइन, त्यो हो भने त त्यसको क्षेत्रभित्र पर्नु पर्यो, चाहे तपाईँ अदालतमा चलेको विषय होस्, चाहे अदालतमा अहिले नचलेका विषय होस्, यसको अर्थ अदालतमा मुद्दै चलाएको छैन भने के अब त्यो द्वन्द्वको बेलाको घटना चाहिँ को बारेमा चाहिँ सत्य निरूपण हुन सक्दैन, छानबिन हुन सक्दैन? सक्छ है, कतिपय घटनाहरू आएका छैनन् होला, त्यो त कतिपय मान्छेलाई थाहा पनि भएन होला अथवा मान्छेले समयमा उजुर गर्न सकेनन् होला, होइन? त्यो त जरुरी छ नि, उसले पनि त न्याय पाउनु पर्यो, जस्तै त्यो बेलामा कुरो उठाउन सकेन त्यसले न्याय पाउनु त पर्यो। यहाँ चाहिँ टाढाबाट सहरमा भएका जस्तै चाहिँ प्रहरीमा गएर मानव अधिकार आयोगमा गएर निवेदन र जाहेरी गरिरहेको छ, उसलाई मात्र न्याय दिने हो भने अलग कुरो हो, होइन भने त द्वन्द्वमा संलग्न भएका, द्वन्द्वले प्रभाव पारेका, द्वन्द्वले अप्रत्यक्ष रूपमा पनि त असर पारेका मान्छेहरू कति छन्, त्यो कुरो पनि त मतलब त्यसले हेर्ने होला नि, होइन? प्रत्यक्ष अप्रत्यक्ष कुन कुन किसिमले होइन गरिरहेको छ त्यो सबै हेर्ने होला नि। त्यसैले चाहिँ के हो भन्दाखेरि, यो द्वन्द्व र द्वन्द्वको समयमा भएका घटनाहरूलाई सबैलाई, चाहे त्यो अदालतमा चल्या होस्, संविधान छ, हामीसँग कानुन बनिसकेपछि त्यो आउँछ होइन। एउटा अदालतमा पर्याप्त मुद्दालाई कानुन बनाएर अर्को अदालतमा सार्न सकिन्छ भने त्यो सत्य निरूपणको क्षेत्रमा चाहिँ ल्याउन नसकिने होइन, त्यो सकिन्छ, त्यो ल्याउनु पर्छ। र सत्य निरूपणतिर मेलमेला आयोगले त्यो सबै अनुसन्धान गर्नुपर्छ, पहिला सत्य पत्ता लगाउनु पर्यो, सत्य पत्ता लगाइसकेपछि बल्ल अनि मेलमिलाप गर्न हुने नहुने भन्ने कुरो त त्यसको पनि त अधिकार क्षेत्र हुन्छ। सबै एब्सोल्युट त केही पनि हुन्न, निरपेक्ष त केही पनि हुन्न। कस्तो चिज अब रेप गरे होला त्यो मेलमिलाप हुन सक्छ, केले क्षतिपूर्ति हुन्छ होइन? यो फेरि सत्य निरूपण तथा मेलमिलाप आयोग बन्दैमा सबै कुरो भइहाल्छ भन्ने पनि हुने, जस्तो भनौँ न तपाईँ अरबिन कन्ट्रेक्टमा ब्लड मनी भन्छ, मान्छे मरिसकेपछि यदि पीडित पक्षले होइन हामी ब्लड मनी एक्सेप्ट गर्छौँ भने त्यसलाई माफी दिने चलन पनि त छ के, त्यो द्वन्दै नभए ठाउँमा पनि त छन् त्यस्तो, त्यो आखिर समाजमा शान्ति कायम गर्न त्यस्तो पनि त जरुरी हुँदो रहेछ भने हामीले सिक्ने कुरो के, राम्रो कुरो सिक्ने कि नराम्रो कुरो सिक्ने हो? त्यसैले चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि संसारमा भएका सबै यस्ता कुराहरूलाई चाहिँ ल्याउँदैछौँ जसले गर्दाखेरि मुलुकमा शान्ति स्थापना गरी नदिने चाहिँ एउटा अवस्था सिर्जना गरिनेछ। वास्तवमा त्यो चाहे त्यो एनजिओको नाममा होस्, चाहे आइएनजीको नाममा होस्, चाहे इन्टरनेसनल लको नाममा होस्, चाहे ह्युमन राइट्सको नाममा होस्, चाहे रुल अफ लको नाममा होस् होइन, चाहे क्रिमिनल जस्टिस सिस्टमको नाममा होस्, त्यो ठिक होइन। हेर्नु सही किसिमले जानु पर्यो। अहिले भनौँ न कोही दण्डको बेलामा मारिहारे छ, मारेको क्षतिपूर्ति त केही हुन्न नि त, के गर्ने अर्कोलाई मार्ने, त्यसलाई मार्ने कानुन बनाऊ, त्यस्तो हुन सक्छ? त्यसले समाजमा शान्ति ल्याउँछ, त्यसले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउँछ? त्यो होइन। आखिर एउटा त बीचको एउटा उपाय त निकाल्नै जरुरी छ। त्यो बीचको उपाय भने के हो भने पहिलो कुरो के भएको भन्ने कुरो पत्ता लगाउने, त्यसपछि त्यसलाई कसरी एड्रेस गर्ने, ती चिज भइसकेपछि त अनि मान्छेको भनौँ न यो अब सबैले एउटा चाहिँ महसुस गर्ला नि, यो मुलुकको परिवर्तनको लागि मेरो सेक्रिफाइस भयो भन्ने कुरो महसुस उसले गर्यो भने त त्यसपछि समस्या त समाधान हुन्छ नि। त्यो बापत उसले के त्यो सहुलियत पाउने हो, राज्यले उसलाई के सम्मान गर्नुपर्ने? अहिले त के छ भन्दाखेरि राज्यको तर्फबाट सम्मानै छैन। शान्ति प्रक्रियालाई एउटा शान्तिपूर्ण रूपले सेटल गर्न होइन, शान्ति त फेरि क्रान्ति गरेर पनि आउँछ नि, तर शान्तिपूर्ण रूपले सेटल गर्न के हो भन्दाखेरि यो अब यो बेलामा विशेष गरेर देशभक्त नेपालीहरू होइन, विशेष गरेर चाहिँ लोकतान्त्रिक नेपालीहरू, विशेष गरेर चाहिँ परिवर्तनको पक्षमा भएका नेपालीहरू, त्यसले चाहिँ के छ भन्दाखेरि यो सोच्न जरुरी छ। कृष्णजी, अब यो जुन संसदमा पेश भएको छ त्यो विधेयकलाई फेरि परिवर्तन गर्नुपर्छ कि अब त्यसैलाई संशोधन गरेर अगाडि बढ्न सकिन्छ के छ? केही धाराहरूमा संशोधन गर्दा हुन्छ जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ धेरै कुराहरू पीडित मैत्रीहरू बनाउनुपर्छ। हामीले चाहिँ न्यायको कुरा जोडिएको छ, न्याय भने पीडितले चाहिँ महसुस गर्ने कुरा हो, यो चाहिँ अर्काले दिएँ मैले भन्ने खालको कुरा मात्र पनि होइन र अर्काले चाहिँ पाएँ भन्ने कुरा होइन, पीडितले चाहिँ महसुस गर्ने कुरा हो। त्यसले गर्दाखेरि यसमा केही धाराहरू छन्, केही धारा उपधाराहरूमा चाहिँ चेन्ज गर्न सकियो भने त्यसमा संशोधन मात्रै गर्दा पनि यो मलाई लाग्छ यो विधेयक पूर्ण हुन्छ जस्तो लाग्छ। अहिले जुन अब एकीकृत माओवादी र माओवादी आन्दोलनमा उत्रिएका छन् र हामी चाहिँ यो जुन अदालती कारवाही नरोकुन्जेलसम्म चाहिँ संसदीय प्रक्रिया पनि अगाडि बढ्न दिँदैनौँ र यो अरू प्रक्रिया नै अगाडि बढ्दैन भनेर भनेको छ, यसले गर्दा आयोग पनि ढिला हुने देखिन्छ होइन, अब यसलाई चाहिँ कसरी निकास दिनुपर्छ जस्तो लाग्छ तपाईँको दृष्टिकोणमा? त्यो कुरा त आयोग बन्दाखेरि जुन आयोगको विधेयकमै पनि केही कुराहरू स्पष्ट पार्नुपर्छ र त्यसको आयोगको क्षेत्राधिकार पनि प्रष्ट पार्नुपर्ने हुन्छ। अहिले जुन अदालतमा चलिरहेका मुद्दाहरूलाई पनि त्यस्ता खालको त्यो क्रममा भएका घटनाहरूलाई चाहिँ आयोगले चाहिँ हेर्नेछ भन्ने पायो भने र कुनै पनि अदालतमा त्यस्तो चलिरहेको मुद्दा छ भने त्यो पनि यसको क्षेत्राधिकारभित्र पर्नेछ भन्ने कुराहरू केही यसमा प्रावधान राख्न सकियो भने त्यस्ता कुराहरूलाई मलाई लाग्छ यो मुद्दा चल्यो भन्दैमा आत्तिनुपर्ने जस्तो मलाई लाग्दैन। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विधेयक संसदमा पेश भएको छ। धेरै ढिलो गरेर भए पनि बल्ल बल्ल संसदमा पुगेको विधेयक आम माफी दिने उद्देश्यले आएको भनेर त्यसको विरोध पनि भइरहेको छ। मस्यौदामा आम माफी दिने भन्ने कुरा उल्लेख छैन भनेर मस्यौदा तयार गर्नेहरूले र एकीकृत माओवादीले बताइरहेको छ। संसदबाट सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विधेयक पास भएर आयोग जति चाँडो निर्माण भयो त्यति नै छिटो पीडितहरूले न्याय पाउनेछन् भने युद्धका मुद्दाहरू पनि अहिले जस्तो बेला बेलामा बल्झिँदैन। यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घट पसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ। साझा नेपाल सुनेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्टबक्स नम्बर 19324 काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो news@akurap.org.np अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ। आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि साथी सोहम सुवेदी र प्राविधिक साथी भोजराज विश्वकर्मा सहित दीपक आचार्य र म उषा केसी पनि बिदा हुन्छौ। आउँदो साताको साझा नेपालमा फेरि भेटौँला। धन्यवाद। अर्पण टाइम चेंज अहिले